नमस्कार नमस्कार नमस्कार, सुस्वागतम अभिवादनम कार्यक्रम जस्ट फर इन्जोय हाँसी मजाक केन्द्रमा काल्ला पारी बसेर मुसुक्क हाँस्दै खुसुक्क सहयोग गर्ने हाम्रा चाहिँ नि गगल्स लगाएका नाति राजासँगै म चाहिँ दिलुवा बाजे, त्यस्तै हाम्रो लक्ष्मण नाति बोल्दै नाति। मङ्गलम भगवान विष्णु, मङ्गलम गरुण ध्वज, मङ्गलाय तनु हरि। पुण्यरिकाछ छुटेछ अनि हजुरबाले सिकाएको त्यही पनि। त्यो चाहिँ कस्तो हो, शुभ कार्यमा पहिला पहिला चाहिँ नि पण्डित पनि थिएँ क्या म। ए त्यति बेला चाहिँ अब चक्क बिहा गर्नु पर्ने छ भने पहिला हरि हो ए हजुरबा, यहाँ यो लिनु त पहिला दाँत झरेछ एउटा हातमा। ल हजुरबा पनि दाँत पनि जहाँ पायो त्यहीँ झार्दै हिँड्नुहुन्छ, यति खतम बनाइछ भने यो दुई तिनवटा प्लास्टिकको राखेको कति बेला झर्दै थाहै नभने मान्छे। ल भन्नु हजुरबा, के भन्न खोज्दै हुनुहुन्छ? के हो भन्दाखेरि एउटा समाचार आएको क्या, के अरे भियतनाममा एक 80 वर्षीय वृद्ध बुढाले बाटोमा हिँडिरहँदाखेरि जोडसँग हात छेउ आउँदाखेरि उनको प्लास्टिकको दाँत उक्किएर नजिकैको पर्खालमा ठोकिएर फर्कदा एकजना नवजवानको टाउकोमा लागि नवजवान घाइते भएका छन् अरे। त्यो दाँत चाहिँ कसको रहेछ दाजु? त्यो बुढाको दाँत उठेर पर्खालमा लगाएर पर्खालबाट चाहिँ नि ट्याक्क ऊ आएछ क्या। त्यो दाँत चाहिँ कति वर्षको भए रहेछ हजुरबा? प्लास्टिकको दाँत उमेर त के थाहा भयो बाबु, तै पनि अब त्यस्तै भयो होला। गोडा बिस ओहो, 20 वर्षको दाँतले हान्दाखेरि चाहिँ एकजना मान्छे घटनास्थलमै घाइते। हजुरबाको कुरा पनि यस्तै छ। अब यस्तै हजुरबासँग नातिसँग कुराकानी गर्न चाहनुहुन्छ भने तपाईँ पनि आउन सक्नुहुनेछ। 0556563300 दाँत दाँत भन्ने बित्तिकै हजुरबाको 32 वटा दाँत आउँछ। 0556563300 दाँतमा फोन गर्नु होला। दाँत होइन 32 वटा, त्यो 332 हो कि नम्बर त। 332 33 अनि अनि 33 चाहिँ 0556563 300 दाँत प्लस एक, दाँत प्लस एक 33 हजुरबाको दाँत फेरि होइन हो मेरै हो, ट्याक्कै 32 वटा छ नि त प्लास्टिकै भयो पनि। अनि हजुरबाको दन्तमुनि कतिको छ भन्ने कुरो चाहिँ आइरहेछ। छोड्दियो कुदै छोड्दियो बाबु, मेरो बेलामा त अब हाम्रो त दन्तमुनिको मन्त्र बोकेर हिँड्थ्यौँ गुरुहरूसँग बोकेर। ओहो, त्यो त त्यो मन्त्र लगाएपछि टक्क चाहिँ नि दन्तमुनि लागिहाल्ने हेर्न। ओहो, त्यो मुनि त म के सिकाउँ होइन, अहिले के सिकाउँ? दन्तमुनि भयो नसिकाउँ हजुर, फेरि मलाई पनि त्यही समस्या भयो भने त पारीबाट पनाती राजले राजले सिकाइदिने भनेका छन् मन्त्र। के हेर्ने नाति, के हो मन्त्र? अङ्ग्रेजीबाट भन्छु भने भन्ने अङ्ग्रेजी म जान्दिनँ। बर्बाद छ स्थिति, गर्मी त्यस्तै छ। हजुरबाको गफ सुन्दा झन् गर्मी त्यस्तै भएछ। मेरो गफ सुनेर त गर्मी हुँदैन, गर्मी म त एकदम मजाको चाहिँ नि आनन्ददायी कुरो गर्छु कि म। आनन्ददायी उच्च स्तरीय आनन्ददायी गफ गर्छु म। उच्च स्तरीय आनन्ददायी गफ भनेपछि हजुरबाको दाँत फेरि झऱ्यो भन्न खोजेको त्यहाँ तल कति झर्छ यो दाँत पनि। यसलाई त म के कुन हो त्यो रेडियो अर्पणमा विज्ञापन सुनेको, दाँत फिक्स गरेर राख्ने काम गरिन्छ अरे कि कुन सेन्टरमा हो? दाँत फिक्स गर्न त गिजा पनि त चाहियो हजुरबा, तपाईँको गिजा पनि छैन। ए भगवान्, गिजा त छ के अरे नि, गिजा किन नहुने हो? खै त गिजै केही छैन देख्दिनँ मैले। ओहो, के भन्नु र, वास्तवमा यो नातिले मलाई यसरी हेपिरहँदाखेरि यो एउटा प्रसिद्ध वैज्ञानिक कि के थिए नि, प्रसिद्ध वैज्ञानिक नाति नाति होइन लक्ष्मण नाति कहाँ वैज्ञानिक हुन्छ, यो मार्टिन लुथर किङले के भने भन्दाखेरि, यदि तिमी उड्न सक्दैनौ भने दौड, दौडन सक्दैनौ भने हिँड, हिँड्न सक्दैनौ भने घस्रेर हिँड, तिमी जुनसुकै गर जेसुकै गर तर जिन्दगीमा अगाडि बढिरह भन्थे अरे क्या। ओहो, भनेपछि हजुरबा घिस्रेर हिँड्नु पर्यो के भन्नु, अब यस्तै छ। अहिले बाटोमा आउँदै थिएँ, एउटा नाति बडो पीडामा रहेछन् होइन, अनि त्यहाँदेखि टक्क एउटा गाना सुनाएका, गाना हाम्रो दिपेन्द्र नातिले के भन्यो भन्दाखेरि, एकछिन चुप लाग्नुहोस् हजुरबा, होइन एकछिन चुप लाग्नुहोस्, म चाहिँ नाति नातिना तपाईँको नाति नातिनालाई भित्रै चाहिँ लिएर आउँछु। हजुर नमस्कार, हेलो, यो राज पनातीले के गरेका छन्, के गरेका छन्, के गरेका छन्, के गरेका छन्? हाम्रो दिपेन्द्र चाहिने नातिले के गीत सुनायो भन्दाखेरि, आउँदो रहेछ आँखामा आँसु दिल टुटेपछि, झन माया गाढा भयो उनीसँग छुटेपछि। अरे ओहो, ती नातिले त त्यो गिटार सिटार ठोक्छन् नि त, अनि गिटारमा सुनाएको थिएँ क्या, अनि मैले भने ए नाति त्यो आँखामा आउने आँसुलाई रोक्नु पर्छ, खुसी मात्रै बोक्नु पर्छ हो, हजुरबाबाले यस्तो बेला बेलामा खुवाक्क खुवाक्क खोक्नु पर्छ भनिदिएको, खोक्नु पर्छ होइन झर्छ फेरि खोकेपछि। ए ल कचाडो हो यता ढोका ढोका के खाने। ए नमस्कार, ठुलो बाजेलाई मात्र, ठुलो बाजेको नातिलाई, ओहो अहिले चाहिँ केही भयो है हजुरबा, केही भयो, देख्नुभयो मेरो प्रतिभा देखेर दुईचोटि नमस्कार आयो। कुन देशबाट गर्नुभयो नातिले? ए देश होइन के अरे ठाउँ, ए लोड सेडिङ नाति, ओ हो हर भयो के अरे लोड सेडिङले, ओहो बराबर, यो लोड सेडिङले पनि गर्नु गर्यो होइन त, मरिकाले नछोडिदिने हो त, च्याप्पै समातेको समातै, अस्ति मात्र दुई घन्टा घट्यो थियो, अब फेरि बढ्छ होला, त्यो 24 घन्टामा 1-2 घन्टा फुर्सद मिलाएर 25 घन्टा लोड सेडिङ गर्न मिल्दैन? अब लोड सेडिङ चाहिँ मैले पनि 24 घन्टा 25 घन्टा गर्दिउँ भनेको मानेन। ओहो ल हजुरबा के गर्ने हो अब, होइन अब यस्तो अब लोड सेडिङै भए पनि अध्ययारै बनाए पनि आफ्नै नाति हो, नातिले जे गरे पनि आफूलाई त खुसी लाग्छ। ओहो कसो हो नाति? ल नातिले एउटा प्रश्न सोध्छु है, एउटाले मलाई के भन्नु भन्दा यो चाहिँ खाली ठाउँ भर हो है नातिलाई, है केटी भनेको त सोझी पो हुनुपर्छ, बाङ्गो त ड्यास ड्यास ड्यास को पुच्छर पनि हुन्छ, त्यो ड्यास ड्यासमा के होला? फेरि प्रश्न है सुनौ एकचोटि, केटी भनेको त सोझी पो हुनुपर्छ, बाङ्गो त ड्यास ड्यास ड्यासको पुच्छर पनि हुन्छ, त्यो खाली ठाउँ भरिदिइहाल्नुहोस्। केको नाति? हजुरबाको हजुरबाको हजुरबाको के को हुन्छ अरे नाति? त्यही त भन्थ्यो हजुरबाको जिउ बाङ्गो छ नि त, त्यही भएर ए टुप्पी हो, टुप्पी टुप्पी मिलेन मिलेन मिलेन, फिटिक्कै मिलेन कि अलिअलि मिलेन, फिटिक्कै मिलेन, मै मिलाऊ रे, मै कहाँबाट मै ल्याउने अहिले यतिखेर, भैँसी दो छु मै पारेको छु खामलानी गाथे। ल नाति म भन्छु है, अब वास्तवमा खाली ठाउँमा चाहिँ यस्तो हुनु पर्ने थियो क्या, केटी भनेको त सोझी पो हुनुपर्छ, बाङ्गो त कुकुरको पुच्छर पनि हुन्छ अरे के। हजुरबासँग नसकिने भइयो लोड सेडिङजी, क्यार्नी होला अब। ल नाति ककलाई सम्झिने, ल सम्झौँ, धन्यवाद, अनि सुर्खेतको साथी छ एउटा प्रेम विवश निता, अनि हेटौँडा राम्रो साथी विष्णु, अनि माडीको साथी दीक्षा चौधरी, अनि कुमरोजको साथी सुनिता, अनि मलाई लोड सेडिङ भनेर नचिन्ने सम्पूर्णलाई। ओहो लोड सेडिङलाई नचिन्ने त को होला र, सबैले चिन्छन् त्यही भएर सबैलाई भन्नु पऱ्यो। नमस्कार है नाति, ल हाम्रो लोड सेडिङ नाति आउनु भयो, त्यो चाहिँ नि पर्छ हजुर, हात तल झारौँ न, कति नमस्ते गरेको गरेको गर्नु, गइसके नाति, गइसके गइसके बर्बाद भयो गाठी। ल अब त्यसो नातिलाई म एउटा ऊ सोध्छु है प्रश्न, लौ न त लौ, स्टुडेन्ट भएपछि त इन्जिनियर पो हुनुपर्छ, डक्टर त द्यास द्यास द्यास पनि हुन्छ। ओहो, यस्तो लिने र यो खासै मजा आएन हजुरबा। अब यो सोचेरै भन्नुपर्छ, अब कुरो के छ भन्दाखेरि, अब हजुरबाको दाँत के दाँत फेरि झऱ्यो ऊ भने यो डेन्टल डेन्टलको डाक्टरले के गरिराख्दैछ दाँत हो, यसो खोल्टीमा राख्नु न एकछिन, खोल्टीमा कति माथि राख्नु पर्यो यो दाँत झर्दा देखेर नि मलाई त खत्तै हाल्नु मन लाग्छ है नाति कहिले कहिले। ल ठिक छ हजुरबा, एकछिन चुप लाएर भन्नुहोस्। चुप्प लाएर बस्यौ? चुप्प लाएर दाँत चाहिँ खोल्टीमा राखिहाल्नु ल। अब नातिलाई स्वागत गर्नु पर्यो। हजुर नमस्कार। कहाँबाट को बोल्नु भयो होला? आशिष दुवाडी जमुनापुरबाट। अनि आशिषजीको खबर के छ त? ठिक छ। अनि आशिषजी के गर्नुहुन्छ? शनिबार छ त्यसै बसेको। ए आज शनिबार छ त्यसै, शनिबार शनिबार माथि बस्नुभयो। ल आज शनिबार होइन संसारबार हो। संसारबार हजुरबासँग कुरोकानी गर्न नाति आए। अनि आशिष नाति हजुर, अनि के छ होला हौ खबर गाउँतिरको? सबै ठिक छ, तपाईँको नि? मेरो पनि ठिक छ। त्यो माहलो घरको हमाल बाजेको खबर के छ हजुर? त्यो तपाईँ घरभन्दा माहलो घरतिरको हमाल बाजे पौडेल बाजेहरूको खबर के छ त? ठिकै छ, ठिक छ है। ल त ल, अनि प्रश्न सोधिहालौँ है त। हुन्छ। आज चाहिँ खाली ठाउँ भर्नु पर्ने छ क्या? स्टुडेन्ट भएपछि इन्जिनियर पो हुनुपर्छ, डक्टर त द्यास द्यास द्यास पनि हुन्छ, को हुन्छ? ओहो, डराए नाति, डराए नाति, डराए सातो भयो, मुटुले ठाउँ छोडे जस्तो छ नाति। मुटुले ठाउँ छोडो, डराए, सबैजना कराए। अनि राजा नाति के हो चाहिँ, बिरेक होइन, अब गाना चाहिँ बजाउने कुरो गरेका छन्। राज नातिले चाहिँ खतरा गीत बजाउँछु भनेको थियो अघि, अब एकछिन सुनौ। यो गाना बजाइसकेपछि बिरेक हाल्नु, बिरेक पछि टक्क के गर्नुपर्छ त्यो गर होइन, नत्र भने नातिको खैरत छैन। काली तिम्रो नजरैले गोली मार्यो अडै च्या अडै च्या, काली तिम्रो नजरैले गोली मार्यो अडै च्या अडै च्या, भातु भाती छाती पोली पोली मार्यो अडै च्या अडै च्या, झले झले झले हिम्मत सम्हाल नलौ, ढले ढले ढले हिम्मत अङ्गाल नहौ, झले झले झले हिम्मत सम्हाल नलौ, ढले ढले ढले हिम्मत अङ्गाल नहौ। माथि कालो कोठी ध्यानै जान्छ त्यतै खाली, हेर्दा राम्री बोल्दाने ठी मान्छे साह्रै हिम्मत वाली, स्टाइल छ मेरो आफ्नै कसैको मदमी हैन, मन पराउने हजार छन् पछ्याउने को कमी छैन, जले जले जले हिम्मत सम्हाल नलौ, ढले ढले ढले हिम्मत अङ्गाल नहौ। म

सम्पर्क मुस्कान हर्बल सप पिया सुपर मार्केट सैचोक नारायणगढ सन्चो फर्माको पछाडि। फोन नम्बर 0557574521930 र मोबाइल 9845159169। टिभीएस कम्पनी का बाइक तथा स्कूटरहरू अब तपाईँकी सहर सौरा चोक टाढीमा। बेटर पावर, बेटर माइलेज, बेटर इन्जिन, बेटर ब्रेकिङ र बेटर राउन्ड पावर को लागि सम्झनुहोस्। 2011 मा स्कूटर अफ द इयर बाट सम्मानित मेटल बॉडी भएको 110cc को वेगो स्कूटर। TVS कंपनी को रेसिंग टीम ने बनाएको अरु बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको डबल डिस्क बाइक अपाचे RTR 180cc। 2009-2010 बाइक अफ द इयर अवार्ड प्राप्त अपाचे RTR 160cc। साथमा स्टार सिटी 110cc र स्कूटी पेप प्लस पनि। सम्पर्क चितवन टाढी अटो लिङ्क प्रणाली टिभीएस अथोराइज डिलर रत्नगर 100 चोक टाढी चितवन। फोन नम्बर 0656562013। पहिलो पटक ड्राइभिङ अवार्ड प्राप्त टिभीएस बाइक तपाईँको यात्राको भरपर्दो साथी। वैदेशिक रोजगारीको सुवर्ण अवसर साउदी अरेबिया स्थित डेल्टा होल्डिङ्स कम्पनीका लागि केही नेपाली कामदारहरूको आवश्यक परेको हुँदा इच्छुक नेपाली नागरिकहरूले सम्पर्क गर्नुहोला। पद कन्ट्रक्सन लेबर आवश्यक संख्या 40, तलब 1000, पद सिभिल कार्पेन्टर आवश्यक संख्या 4 जना, तलब 1200 देखि 1500 सम्म, पद वाल पेन्टर आवश्यक संख्या 4 जना, तलब 1200 देखि 1500 सम्म, पद मेसन आवश्यक संख्या 4 जना, तलब 1200 देखि 1500 सम्म। साथमा साउदी मेन पावर सोलुसन कंपनी का लागि 35 जना क्लिनरहरूको पनि आवश्यकता रहेको जानकारी गराइन्छ। तलब 1000। थप जानकारी का लागि अञ्जुलीमा इन्टरनेशनल प्राली पुलचोक नारायणगढ, मोबाइल नम्बर 9855062640 र 9845177000। रेडियो अर्पण 104.5 MHz। एउटा बाघले चाहिँ जङ्गलमा बिली पिउँदै थियो। एउटा मुसो आयो अनि भन्यो, ए बाघ दाई, यो नसा छोड, हिँड मसँग, हेर जङ्गल कति राम्रो छ भन्यो। बाघ सँगै हिँड्यो, केही अगाडि हात्ती भेटियो, हात्तीले ड्रग्स लिँदै थियो, मुसाले उसलाई पनि त्यही डाइरेक्ट दियो, हात्ती पनि सँगै हिँड्यो। अलि अगाडि पुगेपछि सिंह हुस्की पिउँदै थियो, मुसाले त्यसलाई पनि त्यही डाइरेक्ट दियो, सिंह उठ्यो अनि मुसालाई दुई थप्पड लगायो। हात्तीले सिंहलाई सोध्यो, किन हान्दैछौ यो बिचरा शान्त प्राणीलाई? सिंह रिसाउँदै, यो सालेले हिजो पनि भाङ खाएर मलाई 3 घन्टा जङ्गलमा त्यति घुमायो अरे। हजुरबा यस्तो सुनाउने चुट्किला सुनायो नि त आफ्नो नाति नातिनीलाई, चुट्किला नसुनाए के भन्ने? अब नाति नातिना बाहिर घाममा टट्टिएर बसेका छन्, भित्रै बोलाउनु पऱ्यो। ए नमस्कारम, नमस्कारम। नमस्कार हजुरबा। कहाँबाट हो नाति? प्रश्न उत्तर के हो? स्टुडेन्ट भनेको इन्जिनियर पो हुन्छ, डक्टर त ड्यास ड्यास ड्यास पनि हुन्छ, डक्टर नि कहिले खलासी हुन्छ? नाति भएन भएन, म भनौँ, म आफै भनिदिउँ, स्टुडेन्ट भनेको त इन्जिनियर पो हुनुपर्छ, डक्टर त बाबुराम भट्टराई पनि हुन्छ। ल हेर अब हजुर भाइले अब गर्नु पऱ्यो अब कस्तो भयो नदी ल ल नदी अब ककरलाई सम्झिने ल सम्झौँ धन्यवाद थ्याङ्क यू ल आशिष चाहिँ नाति आउँदै गरम लाम्दै गरम पिँदा त्यो अहिले भने छुट्टम गऱ्यो है त ल बाई बाई टाटा बाई बाई यो नातिलाई म जिन्दगीको अर्थ सोध्छु नाति हजारौँ किताब दिन्छन् दिए कथा यो पढेर बुझ्नु भनी अनौठो जवाफ दिन्छन् म प्रीति गङ्गा तरेर आएँ सुभाष आफ्नो छाडेर आएँ पवित्र माया तिमी मनैमा लुकाऊ भन्ने दबाब दिन्छौ मबाट टाढा नभएको साथी रुनेछु एक्लै नातिको सम्झनामा के भने मुसुक्क हाँस्दै चाहिँ नि मुसुक्क हाँस्दै टाइम बिताइन्छ नातिले भने हाँस्दै आयो हजुर बा दाँत दाँत दाँत त्यतिका जतिखेरि के दाँत दाँत दाँत हो त्यो दाँत टिप्नुहोस् न भइगयो अरे ऊ एकैचोटि उठिने बेला टिपौँला अब चलिरहने त्यो ढुकढुकीको कुना बन्न तयार छु बन्छौ झाँक्री भने जादु तुना बन्न तयार छु भन्छौ भने सुर्तीको चुना बन्न तयार छु होइन हाम्रो यो नाति कहिले चाहिँ यसरी के अरे खतरा फुर्यो क्या पहिलेदेखि हाम्रो नाति यस्तो हायर बनिसक्यो नि थाहै भएन खतरा फुर्यो अहिले होइन हायर कि सायद ल हजुरबालाई अब के सम्झाउने हजुरबा के गर्ने बनाउने हो तपाईँलाई बनाऊ बनाऊ बनाऊ यो एउटा के हुन्छ भन्दाखेरि नि मुन्छेको ऊ हुन्छ नि त होइन त्यसपछि हजुरबा अर्को दाँत पनि खसेछ नि टिप्नु न हो टिप्नु यो बुढेसकालमा दाँत हाली र नगरे हुन्थ्यो हजुरबाले हैरान गरे त्यहाँ अहिले आउँदै थिएँ बाटोमा दुईवटा केटा बिचको भराउनु परेछ अनि एउटै केटाले अर्को केटाले भने है त्यो मेरो चाहिँ त्यस्तो महँगो चाहिँ नि तिन तला उठी तैँले कहाँ हालिस् खुर्क निकाल भने साथीलाई उसले ला हेर त्यो त मैले मेरो गर्लफ्रेन्डलाई उसको जन्मदिनको दिन गिफ्ट दिएँ भनौँ अनि उसले एक झगडा लियो तँलाई मेरो तिन तलाको उठी तैँले गिफ्ट दिने भने त नकरा नकरा तेरै घरको औँठी हो तेरै बहिनीले लगाइदिएपछि तेरै घर त जान्छ नि अरे हजुरबाको ताल घाग्रे सुनाउँदाखेरि हजुरबा ताल कुरो मिलाइ मिलाइ भन्ने हो त हजुरबा कुरो त मिलाएर भन्नुपर्छ क्या नि अति कसो एकदम ठिक हो एउटाले भन्यो क्या अब एउटाले मलाई फोटो देखाएको क्या रातिमा कुन देश कस्तो देखिन्छ भनेर अमेरिका देखायो झल झल झल झल झल बोलेको मलेसिया देखायो झन झलझल बोलेको ब्राजिल देखायो त्यस्तै बोलेको कोरिया देखायो त्यस्तै बोलेको चाइना देखायो त्यस्तै बोलेको अनि नेपाल देखायो पुरै कालो चाहिँ नि ब्ल्याक मात्रै देखायो है के गरायो भने त के गर्नु हजुर नेपालमा लोड सेडिङ हुन्छ रातिमा फोटो लिएको पुरै कालै आयो अरे ल बर्बाद भयो लोड सेडिङ गरेर कालै भयो अन्त हजुरबा अनि हजुरबा दाँत के दाँत म दिन्छु अनि दाँत दाँत जाँदाखेरि दाँत दाँत ल दुइटा टिपेर हालेँ ल ल मिल्यो अब त जाँदाखेरि दाँत भनेछ साह्रै दिस नि अब रहर गरेर भएन नि त हाम्रो जस्तो दाँत त कहाँ हुन्छ त नि हजुरबा ओहो एउटा व्यक्ति चाहिँ हिजो एउटा नयाँ होटलमा चिया पिउन गए अनि ती व्यक्तिले साउलाई भने ए साउजी एक कप चिया ल्याऊ त भनौँ साउले भने कति रुपियाँ खाले ल्याऊ 5 रुपियाँ खाले 10 रुपियाँ खाले वा 15 रुपियाँ खाले अनि उसले सोचे ओहो चियाको पनि 3 थरी रेट ल्याऊ नि त ल्याऊ 5 रुपियाँ खालको ल्याऊ कस्तो रेट चाखो भन्यो अनि उसले चिया खाइसकेपछि चिया त मिठै रहेछ स्वस्थ चाहिँ किन नि भने त वेटरले त्यो साउले भने 15 रुपियाँ खाले चाहिँ पुरै दुधै दुध हालेको चिया 10 खाले चाहिँ आधा पानी आधा दुध हालेको चिया अनि यो 5 खाले चाहिँ अरूले खाएर अलिअलि अलिअलि छोडेका हुन्छन् नि हो त्यही जुठे चाहिँ जम्मा गरेको चिया अरे क्या हजुरबाले गर्नु भएको कुरा भनेको मैले हजुरबा नि अलिक फटाफटा निस्किँदैछ नि क्या मलाई चाहिँ विश्वास लाग्न छोड्यो अब क्यार्ने होला यो राम नदीले जानुपर्छ बाजे भन्यो हन् जस्तो फरै चाहिँ हाँसी मजा केन्द्रमा भोलि फेरि टक्कसँग छलफल गर्न आम्ला अब यति जेलसम्म कल्ला परेर सघाउने राजनाति धन्यवाद राजनातिलाई अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 MHz सुनेर बस्ने तपाईँहरू सम्पूर्णलाई धन्यवाद